www.attableek.com, the reviver of Iman. بسم الله الرحمن الرحيم لله ما في السماوات وما في الأرض وإن تبدوا ما في أنفسكم أو تخفوه يحاسبكم به الله فيغفر لمن يشاء لا نفرق بين أحد من رسله وقالوا سمعنا وأطعنا غفرانك ربنا وإليك المصير لا يكلف الله نفسا إلا وسعها لها ما كسبت وعليها ما اكتسبت ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا جاننے والوں کے لیے بہترین کتاب ہوگی کسی عرب والے کی لکھی ہوئی لیکن ہم لوگوں کی اردو کتاب کے مطابق منشی کے مطابق کئی کے مطابق رسمتا رہتا مولوی صاحب سب نے آج دن میں آیا اس سے سچا کاغذ سنا دو سچا کاغذ یہ یعنی ان کھڑکیوں اور راستوں کو بند کرنا ہے جو انسان کو تصویر سے نکال دیتے ہیں ہر وہ عمل جو تصویر سے نکال دے بچے الہی کے خلاف ہے اللہ نے ہم کو بھیجا ہے تصویر نبی کو بھیجا ہے ہوا نبی ماں کے جو بھی رسول ہوں آیا تھی وہی اس تقیے کے لیے کری ہوئے نبی کے مقاصد کے لیے بھی پورے تقیہ کریں راوت کریں آگے کریں لوگوں کا تقیہ کریں جس کو انہوں نے عام رسم نکال دیا اللہ نے اللہ کے رسول نے تو رکھا ہم لوگوں نے ایک بہت بڑے آدمی سے نے کہا یہ فلاں جگہ kesaksian dari kejahatan. Boleh tak? Dah, mesti saya jawab tadi. Ini ya. Terus saya kemana di kejahatan. Boleh tak? Tersiap kita di akhir. Di dalam tersiap boleh jalan secara terlibat. Amal karena tidak karena terlibat. Tersiap jangan tu dengan kehidupan yang berat dan tidak terlibat. Awak tu bahasa begitu begitu sulit. Ia tidak boleh berat. Ia tidak boleh. Tadi kita bukan dengan bahasa tersiap mengerti. Banyak tanim ko pahle aya hai ya tanim ke amne dolar thi jo pahle aya hai ye bana tanim ke tarike aya hai aur banyak tasiyan ko pahle aya hai quran mein wahi se uske ahmiyat bare mein aaya hai ki allah se tanim ke baat ho raha hai ye hum pahle se kar rahe hain taaki tarike ke amne saath ho jaye jo rehte hain jo rehte hain pahle se kiya gaya hai par chala raha hai maafin orang asuh umat kerana berinsan bertasbihnya sejidat bersuat ikhara Nabi tasbihnya tapi amat sewakini tasbihnya ku dirah berangka jangan berhenti berkata orang ini bangkana berinsan bertasbihnya Allah yang cakap kepada maafin Mengkaji orang semua kata, dia tasbihnya kecil dikatakan, fatihnya sedih kata, ratai dok haram berkata, enggak jasad, mengapa itu? Sesuatu yang berbeza, ini orang juga kata, sesuatu yang dapat berbuatkan, sesuatu yang dapat berbuatkan, jangan ini dulu yang berbuatkan. Sidur ke dia, aku buat kata nama sidur sidur ke dia macam ni. Kalau buat kata nama sidur sedia ke sini ke sini macam ni. Or dia ke patok buat kata orang itu macam ni. Asal je kan dia kahal hidup ke sini. Ikhlas itu ke dia dah terbawa. Alat mana yang betul? Alat zaman pun sangat kan. Kita awal diri kami. Jadi tiada yang datang terus kamu ya. Jadi bohong. Musim mana terus kamu? Abu tahu kami kerja bahasa. Bahasa hari awal kali ini. Musim apa? Jadi saya kami. Lihat kembali awal kali banyak dia ini. Musim apa? Abu tahu kerja kami macam siapa? Akbar mana yang dari kita akbar pernah? Ini kesalahan yang dari mana tu pernah ini? Akbar tersebut dari mana? Jadi dah apa tahu? Aku berasa kasih percaya. Kau tidak percaya? Kau aku berasa. Jadi ini akidah Islam. Lagu mana orang berdoa sempat galak ini dua yang berdoa. Oh, nada zino berkahwin. Aku berdoa, nama suci berdiri. Kau berdoa, nama suci berdiri. Lagu sesuatu lagu mana orang galak ini juga berdoa. Ia menafik di sini lagi. Ia menafik tu berdoa. Tetapi mana dia mampu? Ia berdoa biasa doa biasa bawa doa bersedia. Kami coba tiada orang bawa benda. Kami tiada masa sate. Orang tiada sate. Jadi lagi tu dua emarat yang sana kita ada. उसे दूर पर सुंदर है और वहाँ चटाई रखी हुई पत्थर की चटाई रखी है अब ना देखने को देख रहा है ये कहते हमने देखी चपाटी देखे ना จ้าที่แห่งประเทศไทยว่าชาวโคราชเนี่ยที่แม่ร้องเรียนการเรียนเรียนมาหาบ่าวบ่าวที่ไหนบ่าวที่ไหนที่นั่นที่นี่อาศัยอยู่ที่นั่นบ่าวเราหมายถึงอะไรไปอับดุลนายว่าแล้วเนี่ยชาวโคราชยังว่าการจะเอะเอสเอสสามก็ประมาณสามกันยี่เดือนแล้วมีใครว่ากันว่าเอกผู้บังคับใช้ยังไม่สำเร็จอีกแล้วนะสิฮะมาดูดูว่าจะทำสำเร็จได้บ้างไหมที่นั่นกันปัจจุบันฮัมมูซีจะทำปัจจุบันऔर ये बात बहुत बुरी बुरी समझ के उसके बाद बात उसके बाद बात लेकिन इस आदमी ने जो शादी है उसको याद है बड़े चकार से आगे देखो ये चकार है ये क्यों रखी समझे कि क्या है इसे ताकि वो लाभ माफ़ करे जो बड़े-बड़े मास्टर हैं उनकी बात के लिए चकार रखी हुई है ये समुद्र के पौधे जो आए थे चट्टान पर टकरा के मुड़ जाए तामी से नहीं जाने पाए अच्छा पास ये बहुत अच्छा है क्या ये सब पौधे जो आ रहे हैं देखो वहां पर नहीं पहुंच रहे अरे ये चट्टाने ना होती लोग तामी तक पहुंच जाते बहुत बड़े पत्थर हो गए ये पौधे समुद्र जाती है चट्टानों से टकराती है और वापस चली जाती है तामी मालूम है हमारा इसी तरह अल्लाह ताला ने आंख दे दिया है कान दे दिया है ये चट्टान है ताकि मासियत आए तो आंख से टकराते वापस आ जाए दिल तक पहुंच जाए दिल की हिफाजत के लिए आपको आपको जवाब दिया है इसी हिफाजत अगर रहेगी आंखों की हिफाजत रहेगी कानों की हिफाजत रहेगी दिल तक जो कल्प तक पहुंचने वाले और कल्प को हासिल करने वाले जो है वो इसी जबान से टकरा के वापस आ रहे हैं बड़े अच्छा उदाहरण दे रहे हैं उस तालीम के रियायत के लिए चटान रखी हुई ताकि समुद्र की मौजें आए चटानों से टकरा के वापस आ जाए इधर आंखों की बीमारियां हैं अगर उनको छोड़ोगे तो दिल तुम्हारा पास मिल जाएगा आपको हुक्म आया है कि रस बस करो आंखों को रोकना बड़ा चीज हो गई है जब वो करेगा तो दिल माफ हो जाएगा दिल की हिफाजत के लिए ये सब आंख और कान ये जवान दिए गए हैं ताकि बात से मौजे जवान को बोला होगी इससे चला के वापस आ रहे भाई अच्छी बात बहुत शब्द पसंद आ रहे हैं दो दो इमान आखिर दो रास्ते इसकी वजह से कल तक बस बस आप इस वक्त पहुंचने में मुझे हिफाजत जरूरी है ऐसे मौके जो आपके गुनाह को मुकरा कर दिल से बचना चाहिए वह अगर उनकी बात है बाजार के लाभ से खाओ गए थे इधर हम लोग गए जो मरी के बाद चौक बाद जमा से बाद लेकिन बहुत ज्यादा क्या दोनों बाबा ने दिन दे तक कैसे रहे मगर फिर मगर ये बात इतनी देर में काम से बैठे कैसे जो बाबा दे रहे इतनी देर तक कैसे रहे मुझको काटा से बोलना चाहिए उनको नहीं रहा बोला ले रहा है उनको नहीं रहा है बाकी जो अपनी हिफाजत खुद बोलो अपनी हिफाजत करते हैं ताकि अजानी से कहीं आज तक जाहिर है कि जब पानी बुद्धू रहता है तो उनके भाव से जरूर आती है दुआ कराने के लिए कभी लड़कियां थी पढ़ाती थी अगर कभी वो मौजूद तब कोई बात करने को रहती थी वो भी बोलते नहीं थे उसके बाद से बहुत बहुत चश्म बंद हो लब बंद हो बहुत बंद कि हमारे अल्हम्दुलिल्लाह जो अपनी सलाह किए हुए हैं इसके बावजूद मासियत के वहां से भी बचा जा रहे हैं ये चीजें जाता कहते हैं बंदा का खास तौर पर उन रास्तों को बंद करने की जरूरत है जो नफ्स को पैदा गुजरा देते हैं। नजर बस से आंख बही हो जाती है, जैसा हदीस हमारे एक मिसाल जानती जो बंदे किसी ऐसी चीज में दाखिल होने के वादे कर देती है जो उसके दिली को जाकर बर्बाद करने वाले जो राजा हदीस शरीफ में आया है या हदीस है। अल्लाह ताला ने सरात मुस्तकीम की एक मिसाल फरमाई है, ये है जो सब सदी के बता रहे हैं। अल्लाह सराते मुस्तकीम की एक मिसाल बयान बनाई है, उस सराते मुस्तकीम के दो दीवार है, दूसरी दीवार है उन्हीं दरवाजे खुले हुए और दरवाजों को पर्दे लटके हुए हैं। मिसाल चल रहा है उस रास्ते के दरवाजे में एक दाई पुकारने वाला पुकार रहा है, आए लोग सब के सब इस रास्ते में दाखिल हो रहे रास्ता है जगह जगह के लिए आए लोग सब के सब इस रास्ते में दाखिल हो जाओ, इधर उधर न होना और एक पुकारने वाला रास्ते को ऊपर से पुकार रहा है। तो जब कोई इन दरवाजे में से किसी को खोलने का इरादा कर रहा है तो कहता है वह खिड़किया है एक रास्ता सीधा है इधर रहने। जब वो फेरना चाहता है तो वो कहता है वह हालांकि तो उसको न खोलो, अगर उसको खोलोगे तो उसमें दाखिल हो जाओगे। ऐसी हसीन चीजें हैं दीदर से चीजें हैं जिनको खींचने वाली चीजें हैं उसकी शाहबाजी के लिए खोलोगे तो उसमें दाखिल जो शरारत मुस्लिम से बड़ा है शरारत मोहल्लों के लिए बड़ा है अल्लाह शरारत मुस्लिम को पीछे बड़ा दो अल्लाह दो इस्लाम के लिए बड़ा है खुले में दरवाजे अल्लाह ताला के हराम करना चाहिए दो दीवार है सही शादी उसी दरमियान चलो उन दीवारों को खिड़कियां बाहर होती है अच्छी मिजाज इसे कहते अगर उसको खोलोगे तो उसमें दाखिल हो जाए तो शरीर से बड़ा इस्लाम है और दोनों दीवारें अल्लाह के हुदूद हैं। अब खुले हुए दरवाजे अल्लाह के हराम करना चीजें हैं, रास्ते के सिर पर दाई के काम अल्लाह है और रास्ते के ऊपर दाई कमाई है जो हर कदम मुझे को होता है हर पर दाई है इधर न जाना उधर जाना। अगर उस दाई की बात को सुना और बाबा किया तो माफ हो, अगर जो उनको शादी बचे हुए हैं उसको अगर सुनोगे ये उनके विशाल नहीं कर सकता विशाल नहीं कर सकता। रास्ता के शेर पर दाई किताबुल्लाह को पूरा नहीं करता है कि इधर नहीं जाओ चलाते मुसाफिर ये है किताबुल्लाह और रास्ते के ऊपर दाई अल्लाह का वही है। देखो भाई इसी में चलना नेता करता इसी इधर उधर नहीं चलना जो हर कल्प मुसीब हर कल्प मुसीब होता है वो बताता रहता है कल में उठाइए जो पता होता है सही रास्ते पर रहने का ये अल्लाह के जरूर होगा लेकिन उसको नजर अंदाज करके दूसरे दाई के पास होता है और हराम हो जाता है बात है। कल हाफिज ने हजाम भाई मन का रखी दुनिया बरसा जाने से राम आदर्शा कर दी हाफिज ने हजार हम भाई ने फरमाया जो शख्स दुनिया में है वो इस जगामा का सरा से लेकर चुका है तब बाहरी के अभाव पर खुल चुके जवानी का हाथ प्रभाव है हाफिज ने राजा हमारी ने फरमाया जो शख्स दुनिया में है वो इस जगामा का सरा से लेकर चुका है पर बाहरी के अभाव पर खुल चुके वो दुनिया जरूर देखिए। You are saying that by helping your community, you are all the world. If you can help, you can help your neighbor, you can help your हम लोग से जाते हैं घर पर कितने खुचले आते हैं शादी ब्याह कैसे कैसे गाने कैसे कैसी रोशनियां बल की तरफ रखे लगे हुए हम दरअसल को देखा नहीं जाए हम तो और भी आते यातायात का माना इसको दिखाता हूं حضرت عمر بن عبد العزیز کے بعد خوش ہوا ہے بیت المال میں خوشی اور چار والوں میں حاصل کر جب ان کو پڑھتے تھے تو اپنی بیوی سے کہتے تھے سننا مت کیونکہ حضرت کا نفع کیا سننا ہے جب تم نے سنا تو میں بیت المال کے بعد سے تمہیں نہ بات کیا یہ سب بات نہیں ہے وہ سننے کو جو آتا تھا تو اس کو سننے کو کہتے تھے کہ ادر کا پھاڑا کیا سننا ہے تو بابا کوئی چیز رہے نہ رہے اتر ہے وقت رہے تو اگر ہمیں ہو گئے اسی طریقے سے اتنا احتیاط کہ وہ اتر جو بیت المال کے لیے اتر کا آیا ہے میرے پاس ان کو سننے میں ایسا کہ تم سنو نہیں تقسیم کرنا ہے سب کو نام بدل کرو یہ عمر کر رہے تو مجھے یاد آ جاتا ہے یہ اتنی روشنیاں ہیں طرح طرح کی روشنی ہو جاتا ہے یہ شادی بیاہ کے گھر والے ایسی ایسی روشنی لے آتے ہیں یہ روشنی پہلے روشنی تھی یہ کسی کی تھی اب وہ روشنی کو مان کریں گے سب کتنے ہیں تاکہ نظر اٹھی جائے ایسا اس کو دیکھو گے اس کو دیکھنا ہی اس کا نفع ہے محدود ہونا ہے بہت سندر ہے آج کی حفاظت اس سے بھی ہونی چاہیے لیکن اس کی بھی چیزیں ہیں جو دل کو مبتلا کرنے والے ہیں اللہ ہم سب کو محبوب ہے آپ کو اب تو بہت بڑی ہو جائے اللہ تعالیٰ محبوب ہے کان کی بیماری آنکھ کی بیماری زبان بیماری لایا کی بات عام طور سے چلا لایا کوئی بھائی ہم نے کرے کل پریشان تھا ہم نے کرے پریشان ہے نجات اس میں ہے کہ ہم نے کرے پریشان ہے بند یس آئے گا بھائی تم اور یس اپنے گھر کی طرح وقت کے اللہ خطیہ سے ہمیں خطیہ پر رہا یہ چاہتے ہیں کئی سوبھی کے پڑھے نبی کر پڑھے رونے کا کام یہ نہیں ہے کسی نے سوبھی کو کر لے نبی سارا سر بات ہے ہم نہیں کریں تیرے سارے اگر نجات چاہتے ہو تو اپنے نشان پر دبا کو قابو پاؤ بل جیسا کپڑے تھے تمہارے گھر تم پر وسیع مان رہے جلد بس سے کر سکتے ہو غلط باتوں کو سنتے ہوئے بچ سکتے ہو تمہیں بس شکایت سے پکڑتے ہو اب میں بال بچوں کی تربیت میں لگے رہا ہوں مجھے ان ساتھی کر رہا ہوں موال سب ان سے ہوگی بڑا پروان ہے اور جو راستے بتائے بائے اس مقدار میں جس قدر وہ دنیا میں مہاری کے ابواب مطلب میں لاتے مہاری کے ابواب سب کو لیتے ہیں کہ یہ اسی طرح اس کے بارے دادا کا اشار ہے کوئی مومن یا لال کا اسکار خبر آج اے نبی صلی اللہ علیہ وسلم آپ مسلمان مردوں سے کہیں گے یا اپنی نگاہیں لکھی رکھیں یہ کتاب ہے اصل روائے جو تصویر آنی ہے ایسے تو روائے آپ مسلمان اے نبی صلی اللہ علیہ وسلم آپ مسلمان مردوں سے کہیں کہ اپنی نگاہیں نیچے رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں یہ ان کے لیے زیادہ سواری کی بات ہے بے شک اللہ کو سب کی خبر ہے تاری نظر کی خبر ہے ولقد خلقنا الإنسان ونعلم ما توسوس به نفسه ونحن أقرب إليه من حبل الوريد. ہم نے انسان کو پیدا کیا ہے جو وسوسے آتے ہیں اسے نہیں پاپ ہمارے اندر وسوسے جب ہم نے پیدا کیا ہے تو کو ہمارے قلب کو ہم نے پیدا کیا ہے ولقد خلقنا الإنسان میں شہداری سے بھی زیادہ قریب ہوں لیکن تم جتنا اپنے سے قریب ہو اس سے زیادہ میں قریب ہوں تم سے جیسے تم کو اپنی ہر بات کی خبر ہے تو میں تم سے بھی زیادہ قریب ہر چیز کی خبر ہے کوئی بچا نہیں سکتے یہ ہو کے لیے زیادہ سواری کی بات ہے بے شک اللہ تعالیٰ کو سب خبر ہے بے شک اللہ تعالیٰ کو سب خبر ہے فرمایا وقال الشيخ صافي من حافظ للرئيس کہتے ہیں شیخ صافی نے فرمایا جس نے اپنی شرمگاہ اور نگاہ کی ہے پالن کر لی تو اس خوب سے پاک ہو گیا جس سے اہل خواہی واپس آ جاتا ہے آپ کے پاس اللہ کا لفظ ظاہر نہ ہو ็นข้าที่ป่วยลาอิลาฮะอิลลัลลอฮ์โยเฮกะอิลาฮะกะไรโดว่าไปมาเป็นลาอิลาฮะลาอิลาฮะลาอิลาฮะอิลลัลลอฮ์ฮัลโหลจริงๆเราทำไปถูกจริงๆเลยจะเอ็งจะทำไปบ้างก็ได้แต่การที่จะลาอิลาฮะอิลลัลลอฮ์ลาอิลาฮะอิลลัลลอฮ์อัลลอฮ์ที่อิสลามเนี่ยประสบการณ์ของเราแล้วมันก็พามีอาบุญในการทำบุญดูเลยอัลลอฮ์ที่ทำให้ดีกันแต่ตัวการทำไม่ดีเลยบ้างแต่บ่สักทีบ่สักทีเอาละลาอิลาฮะอิลลัลลอฮ์ดูว่าที่ดูฮาร์เดอิลฮาร์เดอหลายสิ่งไว้เนี่ยไม่พูดกันจริงอาจจะบางทีเราทำได้ดูลาอิลาฮะกะฮ์หรืออินนัลลาฮะฮะกุลไลรออินเนอร์ไปราชหรืออิชีฮะกุลไลรอไปลาลาอิลลาลาอิลลาอินนัลลาอิลาฮะกะฮ์ลาอิลลาฮะเรออินนัลลาอิลาฮะอินนัลลอฮ์ดูสิเจ้ามาเนี่ยอุสุบิอาเนี่ยมาوقال الشيخ الثاني جسے اپنی شورنا اور نگاہ کے حال کریں تو اس خود سے بات پر جسے آدھت ہوائی واپس ہوتا ہے آن کے بعد نگاہ کے بعد شورنا کے بعد اور اسے عمال پاک ہو گئے ہیں اس محرم کے طرح کی وجہ سے جن کے در نفس حدیث ہو اور دعوت دیتا ہے جو شکلا کوئی کوئی گرائز کرے گا اللہ تعالیٰ اس کو اس کے بہتر کرے گا آمین ساتھی فائشہ میں پانا بچا ہو گیا بہت سے بسر جو بات ہے رضا بسر اسی وجہ سے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے من حسن اسلام کے بارے ترک ہو مانا ہے فضول نظر فضول نظر یہ سب شامل ہے یہ ترابی نہیں ہے بہت ساری نکاح سے کرتے ہوئے دیکھے گا فضول کلام اور فضول کلام اور سب سے نظر شامل ہے یہ اسلام اپنے آنکھوں کے نظر سنبھال قال ابن القیم واکثر المعاصی انما تؤد الجماعت فضول کلام اور نظر علامہ ابن القیم نے فرمایا کہ اکثر معاصی فضول کلام اور فضول نظر سے مانی جاتی ہے علامہ ابن القیم اس میں بھی یہ فرمایا ہے کہ اقوال ہے مدارج صالحین مسلم کی تین جو ہے تصوف کے نام جو بتایا ہے تصوف کہتے ہیں علامہ نے کہیں نے فرمایا اکثر معاصی و اکثر معاصی انما تؤد من فضول کلام و نظر و هما اوسع مساقین شیطان بین الجان جو لا یعلان ولا علامہ نے کہیں فرمایا کہ اکثر معاصی فضول کلام اور فضول نظر سے وہ لوگ جانتے ہیں اور یہ دونوں شیطان کے لیے داخل ہونے کے سب سے بڑے راستے ہیں کیونکہ یہ دونوں جوارے نہ چاہتے ہیں اور نہ اتارتے ہیں نظرے پر جو شکتی ہیں نہ اتارتی ہیں لہذا بندے کے لیے بڑا سی ہے تو وہ آپ کی طرف چوکنا ہے لہذا بندے کے لیے بڑا سی ہے کہ وہ آپ کے اور چوکنا ہے اللہ جو جب سے سب اور جزا کا سوال ہے اللہ معاف کرے ان گناہوں سے معاف کرے جوانوں سے کہتے تھے اے جوان تو آپ پر بڑا ہے یہ اللہ ہماری جوانی پر آپ پر بڑا ہے یہ اللہ سے جڑا ہے بوڑھوں پر کسی بوڑھ نہیں جوان ہو جس کو جو بھی حاصل کرنا جوانی کا حاصل پر نسبت معاملہ اسی جوانی میں حاصل ہے اللہ تعالیٰ ہم سب کو جو بھی میں جوان ہے وہ بھی وہ ہے وہ بھی لہذا بندے کے لیے مناسب ہے وہ آپ ہی رہا سے بڑا ہے اب اللہ جو طرح سے سب رجلا کا سوال ہے سب اللہ کا बर्फा रोग सब के बाद अधिक कहता है कि एक बार प्रार्थना किया दूसरी बार तो अपने कल में वो क्या है एक बार मसूद बहुत मसूद है अल्लाह तला होगा तो उसको और मना मसूस हो इन तमाम तारीखों को घर में बैठने का सवाल है और जो दस रुपया मुझे बचाने वाले ज्यादा बंदे के नासिब के वह आखिरी और चौबंदा है अल्लाह अजो जब से सब ज्यादा सवाल देगा पूरी मामूल लाने और शब्द नफी और शब्द मानी ये तो ये नबी जो ये कह सकता था अल्लाह में शब्द नफी को मानी मगर अवसर अल्लाह शब्द देने से लेकिन जो यहाँ तालीम देनी थी उसी का अल्लाह मेरे और शब्द नफी को मानी अलग ने कहा मानी तब नबी ने कहा था और इन तमाम तरीकों को पहुंचाने वाले और बंदे का दिल उसकी असर होगी पढ़ाते हैं पर बंदे का दिल उसकी असर होगी अगर सवाल है उसके जाय होने में भी आवाज खसारा है खासकर इस जमाने में खास तौर से इतने वाले जिसमें कितने लोगों को बारिश हो रहा है इतने शुभार और संवाद करवाने खुल गए कानून मिशी जाती है बहुत ही लोग जिससे बहुत और भगवान की बहुत खास तौर पर इस जमाने में जिसमें कितने लोगों को बारिश हो रहा आ रहा है इतने शुभार और संवाद करवाने खुल गए खराब परिणामों के जरिए यहाँ तक कि ये चीजें बहुतों को प्रभावित करने जा चुकी है प्रोग्राम आते हैं इन्होंने ऐसा किया है कि बहुतों को प्रभावित गुनाहित करने जा चुके हैं उनको ऐसा जा चुका है इन तमाम गुमराहियों से शहबाज से हमारी बात इसीलिए कुछ बातें आप तमाम कुछ बातें कभी भी डाल कर सको इसी के लिए बड़ा कहते हैं तरानी है इसी के लिए ताकि नफ्स के कवायद और दलालत से आदमी मौत होते हैं इसलिए रमजान में रह चुके अल्लाह हम सब की बात इरादा करेंगे बस करेंगे अल्लाह हम सब और इस सब के आदमी न हो फिर क्या है अल्लाह को बोले यहाँ पे रमजान आने को एक लड़का आदमी मालूम है सुनाने अल्लाह ताला मुझे मकसद मकसद रमजान तकवा है चाहते दुनिया मिसाल कि तू हम्माम में तकवा रोशन दुनिया मिसाल हम्माम है और शहबत उसका ईधन है उसकी ईधन से यह काम लो कि जरा दो राना मना तो दरवाजा नहीं है जानवरों को है देखो कदर नहीं है जमीनों को चीज नहीं है परिसरों को चीज आती नहीं हमको आते है श्याम दुनिया मिसाले को है कि अभी हम्मा में तकवा जो सहमति के लिए हम्मा में तकवा हम्मा में तकवा में जाकर के तकवा उसे पानी से धो नहीं बैठों मांगते रहे नहीं जानवरों मांगते रहे सिर्फ जी और उनकी क्रिया को किसी की जरूरत नहीं है मुझे आजाद रखे मुझे आजाद करो ये है जो खुशामा मेरे निशा बलबनी प्रार्थी मुकद्र मिलकर हो जल्द पकाए जन्नत पकाने मकाने से नहीं मिला है। जब मकाने पे जाओगे तो अल्लाह का भी जन्नत मिला अल्लाह ने पैदा किया अपनी मार्फत के लिए। आदम अलैहि सलाम को पैदा करने में बड़ी सहयोग में सब गाया बड़ी जल्दी क्या पैदा कर रहे थे कार्य इस खाद के जरिए से किसी मशीनरी इस खाद के जरिए से जो फलूर की खाद है उसको जब मेहनत करोगे अपने अल्लाह आते आप इसके वली हम सारे नफ्स हैं आप खालिक नफ्स हैं आप रहम फरमा करके नफ्स की इत्तला फरमाइए हम अपने पास से ताकत से नहीं कर सकते आप ये तजाई और तबियती होगी बुराइयों से बचा ले और अजाबों से भी बचा ले तब बना तक निर्णय।